पहाडको माथि माथि पहाडको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै उडिहिड्ने बादल हौ तिमी बादल हौ बादल हो पहाडको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै उडिहिड्ने बादल हो त्यो बादल हो बादल हो तिमी बादल हो परे सावन को झरी हूँ दुखी भई हूँ तो कोशित बने खुशी परे सावन को झरी हूँ दुखी भई हूँ तो कोशित बने रिस उठे भेल भाई बगाई लाने पागल जस्तै उडिहिड्ने बादल हौ तिमी बादल हौ बादल हो घाम जुन लुकाइदिने कहिले आफै पहाड बीच लुकी बस्ने कहिले काही घाम जुन लुकाइदिने कहिले आफै पहाड बीच लुकी बस्ने बिजुली भई कहिले काही चम्किदिने पागल जस्तै हिड़ने बादल हौ तिमी बादल हौ बादल हो जो बादल हो पहाड़ को माटी माटी घुम्दै उडेर आकाश को चारै तीर फैलिएर बादल हो त्यो बादल हो बादल हो तिमी बादल हो बादल हो।